नमस्कार, हामी अहिले www.danaiglesan.blogspot.com सुन्दैछौँ। कथाकार गोविन्द बहादुर मल्ल घोटालेको प्रेम र मृत्यु कथा संग्रहबाट लिएको कथा मैले सरिताको हत्या गरेको वाचन अब सुनौ अच्युत घिमिरेबाट। यति अशक्त र यति भित्रभित्र कठाङ्ग्रिएको छु कि मेरो मर्ने एकमात्र इच्छा समेत मरिसकेको छ। म बाँचिरहेछु, खालि बाँचिरहेछु, तर किन बाँचिरहेछु, बाँच्नुको लक्ष्य के हो त्यो आफैलाई सोध्ने समेत ममा इच्छा छैन। म झ्यालखानाभित्र छु अथवा झ्यालखाना बाहिर छु, त्यसप्रति सजग हुने समेत ममा शक्ति छैन। म खान्छु, कहिले काँचो खान्छु, कहिले पाकेको खान्छु र बाँचिरहेछु। बाँच्नु बाहेक अर्को कुनै कुरा छ भन्ने कुरामा म वास्ता पनि गर्दिन। कहिलेकाहीँ जब अरू म जस्तै अपराधी साथीहरू बोल्छन्, रिसाउँछन्, झगडा गर्छन् र सारा कोठा धुवाले डम्म भरेर आफ्नो चुलो बाल्छन् र आफू जिउँदैछन् भन्ने साबित गर्छन्, म झस्कन्छु, ओहो म अझै जिउँदैछु। यो कोठामा बस्ने म जस्तै अपराधी, ज्यानमारा र डाँकाहरू 20 जना छन्। हामी सबै सँगसँगै टाँसिएर सुत्छौं र नसुतेको बखतमा परस्परमा कुरा गर्छौं र एकले अर्काको मुख हेर्छौं। ती सबैको अनुहारको विकृति मलाई यति स्वाभाविक लागिसकेको छ कि म त्यसप्रति ध्यान समेत दिन्न। मैले ज्यान मारेको हुँ, हो म ज्यानमारा हुँ, हत्यारा हुँ। मैले सरितालाई मारे, उसको सार सौन्दर्य, उसको जवानी र उसको आँखामा भएको करूणा र हिस्सेलाई यही हातले हत्या गरे। उसको हृदयभित्र भएको उल्लास, प्रेम र स्नेहलाई समेत यही हातले लुप्त गरिदिए। उसको वंशानुक्रमलाई समेत यही हातले सदाको लागि टुक्राइदिए। मैले सरितालाई यही हातले मारे, यही हातले 5 वर्षको उमेरमा तोते बोली बोलेझे गरेर क ख लेख्न सिक्यो, पढेको कुरा लेखेर म्याट्रिक पास गर्यो र यस्तै मलाई थर्ड इयरसम्म पनि पुर्यायो। यही हात बाटोमा परिरहेका दुखीहरूको सुश्रुभा गर्न चलबलाउँथ्यो, कलाकृति गर्न उकुस मुकुस हुन्थ्यो। तर अब सरिताको हत्या गरेपछि निसंग छ, चुपचाप छ, सुसुप्त छ। भात पकाउन अल्मलिएको र मुखमा गाँस राख्न उठेको जब यो हातलाई देख्छु म विरक्त भएर खिस्छ हाँस्छु। अझै यो जिएकै छ। सरिता सबैको लागि व्यतीत समयको एक झेल्का चाहिँ भइसक्यो होली, त्यस्तै सपनामा आउने एक आकृति चाहिँ भइसक्यो होली। खालि आमाबाबुको हरेक श्वास प्रश्वासमा एक्लै छोरी, एउटै मात्र सन्तान भएकीले स्मृति मात्रै नभए सजीव भएर सुस्केर हालिरहेकी होली। त्यो सरिता भावना रूपमा म भित्र पनि सुसुप्त छे। मैले उसको अनुहार सम्झने कोसिस गर्न छोडिदिइसके। मलाई राम्ररी अनुहारको सम्झना हुँदा पनि हुँदैन, त्यो अनुहार आवरणले छोपिए झैं अस्पष्ट अल्मलिएको हुन्छ। मलाई खालि सरिताको पूर्णता, जुन त्यतिकै अमूर्त छ, त्यसको आभास भइरहन्छ। सायद म त्यसैको प्रेरणाले जिइरहेछु। मैले सरितालाई मारे, तर मानिसहरू अडिग विश्वास राखेर सम्झन्छन् कि मैले गहना र लुगाफाटो लिन उसलाई मारे र त्यो गहना र लुगाफाटो कुनै विषयलाई दिन उसलाई मारे। एकमात्र कारण त्यही हो र त्यसबाहेक अर्को कारण हुनै सक्दैन भन्ने अनन्त विश्वास लिएर जब मानिसहरू बोल्दछन् मलाई मरिमरी हाँस्न मन लाग्छ। म हाँस्छु। म प्रति केही सहानुभूति भएकाहरू मलाई त्यस वखत बौला सम्झन्छन् र अरू ज्यानमारा मात्रै मलाई राक्षसीय विभत्स सम्झन्छन्। यहाँ भएका ज्यानमारा कैदीहरू समेतका आँखामा अविश्वासले परिहासको रूप लिन्छ जब म उनीहरूलाई भन्छु मैले सरितालाई लुगाफाटो र गहनाको लागि मारेको होइन, प्रेमको कारणले मारेको हो। म उनीहरूलाई कति सम्झाउन खोज्छु, सरिताको समग्रतालाई अनन्त समयको लागि प्राप्त गर्न मैले उसलाई मारेको हुँ, तर उनीहरू सम्झाउँदै सम्झाउँदैनन् र मुन्टो हल्लाएर बस्छन्। अपराधपछिको विकृति आफूले अनुभव गरे जस्तै मलाई पनि त्यस्तै विकृत भएको ठानेर उनीहरू आपसमा मुख हेराहेर गरेर हाँस्छन्। मैले जब उनीहरूलाई सम्झाउन छोडिदिइसके अब म राति निद्रामा पनि हाँसेको हुन्छु र मसँगै टाँसिएर सुतेको अर्को ज्यानमाराले मलाई घचघचाएर उठाउँछ। त्यस वखत सरिता जिउँदै थिए। सरिताको अनुहार देख्न साथ, उसको नजिक पुग्न साथ मलाई दन्त्यकथा र त्यस्तै पौराणिक कथाका आइमाईहरूको आभास हुन्थ्यो। तर कुन कथाको कुन स्वास्नी मान्छे म ठम्याउन सक्दिनथे। तर कथामा भएका कुनै पनि सरिता हुँदैनथे। ऊ आफ्नो छुट्टै व्यक्तित्व लिएकी सरिता मात्रै हुने गर्थे। सरिता आइएमा पढ्दै थिए। जब जब ऊ पढ़िरहेकी हुन्थे, किताबमा एकाग्र भएर झोकेको उसको बदनको बान्खीलाई म निहारिरहन्थे। अनि जब टाउको उठाएर चेतना फुरेको सन्तुष्ट आँखाले मतिर त त्यस्तै चारैतिर हेर्दथे, मलाई उसको चारैतिर आभा फैलिए जस्तो लाग्दथ्यो। ऊप्रति श्रद्धा र प्रेमले देवीको मूर्ति अघिल्तिर आस्तै घोडा टेकेर बसे चाहिँ मलाई आफू बसेको भान हुन्थ्यो। जब ऊ किताब बोकेर कलेजतिर हेर्दथे, उसको पाइला कुनै नरम चीज कुल्चेर हिँडे झैं सन्तुलित हुन्थ्यो। बाटोमा हिँड्ने मानिसहरूको आँखा पनि उसको हिँडाइको साथसाथै सन्तुलित हुन्थे। मलाई त्यस वखत ती सब हेर्ने मानिसहरूको आँखालाई आफ्नो आँखामा समावेश गरेर एकनाथसँग सरिता हिँडेको हेरिरहँ जस्तो लाग्थ्यो। उसले पंजाबी लबेदा सुरुवाल लगाउन छोडिदिइसकेकी थिए र साड़ीले उसको शारीरिक सौन्दर्य सँगसँगै उसको हिँडाइको चाललाई पनि कलापूर्ण बनाउँथ्यो। उसको लुगाको रंग सधैँ एकरंगी हुन्थ्यो। ऊ भन्दथे, मलाई झिलिमिली मन पर्दैन। उसको लुगा सँगसँगै उसको सौन्दर्यले आँखा थिरमिराउँदैनथ्यो, बरू ऊप्रति शुभ्र एकाग्रता पैदा गर्दथ्यो। म जब जब सरितासँग एक्लै हुन्थे, म राम्ररी उसको मुख हेर्न सक्दिनथे र उससँग आँखा जुलाउन सक्दिनथे। मलाई आफ्नो आत्मविश्वास हराए जस्तो हुन्थ्यो। मलाई यस्तो लाग्थ्यो, म एकै झम्कामा सरितासँग यस्तो व्यवहार गरौंला जसले गर्दा ऊ रोली रिसाउली मलाई भयले किचे जस्तो हुन्थ्यो। कहीँ उसबाट फैलिएको आभा एकै झम्कामा लुप्त होला र उसको शुभ्र सौन्दर्य कुरूप होला। हामी स्कूल कलेजको कुरादेखि लिएर सिनेमा लगायतको कुरा गर्थ्यौं। हामी आफ्नो मगजले भेट्टाएसम्मको ठूला ठूला कुरादेखि लिएर टोल र घरको सानोतिनो कुरा समेत गर्थ्यौं। तर सरिता यसरी उत्फुल्ल भएर कुरा गर्दथे कि म बराबर एकछिन स्तब्ध भएर उसलाई हेरिरहन्थे। म भित्र मुटुमा झुण्डिरहेको डरले मलाई अचानक अठ्याउँथ्यो, तर सरितालाई यो थाहा थिएन र आफ्नै उमङ्ग र उत्साहले अनुप्राणित भएर कोठाभरि व्याप्त भएकी हुन्थे। हेर्दा हेर्दै मलाई ऊ देखेर लाज लाग्न थाल्थ्यो र म अन्य मनस्क भएको स्वाङ गरेर सकेसम्म उसको मुख हेर्दिनथे। तर त्यस दिनपछि एक्लै छँदा पनि सरिताको मुख राम्ररी हेर्न सक्ने भए र उससँग आँखा जुदाउन समर्थ पनि भए। जुन दिन म टोलको साथीसँग पैसा तिर्यो भने स्वास्नी मान्छेको सरितासँग मनाग्य खेल्न पाइने गुप्ती ठाउँमा पुगे। गुप्ती ठाउँमा पुगेको दिनपछि म आफूभित्र भएको अकस्मात मुटु अठ्याउने डरबाट मुक्त भए र सरितासँग आँखा जुदाउन समर्थ भए। मैले सरितासँग के चाहेको हो मलाई स्पष्ट थियो। खाली रहिरहिकन मलाई यो भावनाले समाउँथ्यो। सरिताको शरीरको बान्खीलाई बाँच्न आउने बगलीको रूमाल पट्याए झैं पट्याएर छातीमा टाँसिएको बगलीमा सम्हालेर राखौं। स्वास्नी मान्छेको शरीरसँग खेल्न म त्यस्तै गुप्ती ठाउँमा पाउँथे जहाँ राम्रो नराम्रो स्वास्नी मान्छेको मलाई वास्ता थिएन। त्यस्तै तरूणी र अध्वैंसेको पनि मलाई वास्ता थिएन। पछिलाई ती स्वास्नी मानिसहरूको अनुहारको समेतको स्मरण हुँदैनथ्यो मलाई। मेरो शरीरको रगतको जवानीको वासना र म भित्र भएको पाशविक उत्तेजना जनित अत्याचारको भावनालाई म ती स्वास्नी मान्छेहरूको शरीरले निभाउँथे। तर सरिताको कुमारित्व त्यो छोयो कि टुट्छ र उसबाट निस्केको आभा त्यो छोयो कि निप्छ, मलाई त्यस्तो भान हुन्थ्यो। मलाई लाग्थ्यो सरिता अर्कै महान कुरा हो जुन मेरो निम्ति ज्ञानातीत छ। ऊ त्यस कुराको निम्ति सृष्टि भएकी हो र त्यस महान कुराको निम्ति उसको पवित्रता सुरक्षित रहनुपर्छ। दिनको एक न एकचोटि सरितालाई भेट्थे र त्यस्तै राति शहरको गल्ली गल्ली चहरेर चिनेको गुप्ती ठाउँहरूमध्ये एकमा पुग्थे। म दिनभरि शारीरिक थकानले शिथिल रहन्थे, दिन प्रतिदिन गम्भीर हुँदै गए। त्यस्तै सरितामा पनि केही परिवर्तन आएको मैले अनुभव गरे। ऊ पहिले जस्तो उत्फुल्ल देखिँदैन थिए। उत्तरदायित्वको बोझ बोक्न शुरू गरे चाहिँ ऊ देखिन लागेकी थिए। जब म अर्कोतिर फर्कन्थे ऊ मलाई एकटकसँग निहार्दथे र जब म ऊतिर हेर्दथे ऊ ओइलाको आँखा अर्कैतिर फर्काउँदथे। म कलेज कम जान लागे। एक दिन सरिताले आशंकित भएर सोधे, तपाईँलाई के भयो? मैले त्यसको जवाफमा केही हाँसेर सोधे, तिमीलाई के भयो? उसको मुख एकदम रातो भयो। म उसलाई आफ्नो मनको कुरा भन्न खोजिरहेको थिएँ जुन मैले भन्न सकिन। म आफैलाई पनि आफ्नो मनको कुरा अस्पष्ट भइरहेको थियो र म पनि अल्मलिएर मुख रातो पारेर बसिरहेँ। हेर्दा हेर्दै सरिता उठी र मलाई अचानक आफ्नो मनको कुरा स्पष्ट भए जस्तो जाग्यो, तर मैले त्यो भन्न नपाउँदै ऊ बाहिर निस्किसकेकी थिएँ। त्यसपछि त्यस्तो परिस्थिति कहिल्यै पैदा भएन र मैले कहिले पनि आफ्नो मनको कुरा भन्न सकिनँ। मैले उसलाई जे भने मलाई लाग्थ्यो त्यो मेरो आफ्नो कुरा होइन, त्यो मेरो अस्वाभाविक अर्कै व्यक्तित्वले बोलेको कुरा हो, मेरो अर्कै रूपले बोलेको कुरा हो। मलाई लाग्थ्यो म सधैँ बहाना गरिरहेछु र म एकदम अस्वाभाविक छु। केही दिनपछि मेरो कलेज जान पनि एकदम रोकियो। एक दिन सरिता मलाई देख्नासाथ एकदम आतंकित भई म उसको कोठाभित्र पसिसकेको थिएँ। ऊ डर र भयले कालो निलो भई अनि उसले सशंकित भएर कोठाको ढोका बाहिर हेरी र माथि कान थापेर सुनी। त्यसवखत म पनि जिल्लिएर उभिएको उभिए नै भएँ। मैले सोचे म कुनै अपराध गर्न आएको होइन, मौका यही हो, मैले आफ्नो मनको कुरा भन्नै पर्छ। तर सरिता ढोकाबाट फर्केर आउन साथ मेरो विचार फेरि एकदम अल्मलियो। सरिताले निसासिएको स्वरमा भने तपाईँ अब यहाँ आउने नगर्नुहोस्। मैले उसको स्वरैले बुझे, उसको अनुहारको भंगीमा र ऊ हिँडेकैले बुझे ऊ जे भनिरहेकी छ त्यो ठिक छ। मानौ म धेरै दिनदेखि यही कुराको प्रतीक्षामा थिए। मलाई एक किसिमको सन्चो पनि भयो। तैपनि म कोठाबाट बाहिर निस्कन सकिन। म सरितालाई उभिएको उभिए नै हेरिरहे। सरिताले रोएको स्वरमा भने किन किन त्यसै पनि शंका गर्छन्? सारा घरभरि शंकै शंका, जति जे भने पनि मान्दैनन्। म अझै अभाग थिएँ। केही कुराको आवाज सुनेर सरिता आत्तिएर मनिर आएर भने लौ न तपाईँ जानुहोस्, बा आउनुभयो जस्तो छ। म गम्भीर पाइला चल्दै ढोकामा पुगेँ। सरिताले मेरो पछिल्लोतिर फेरि भने तपाईँ किन कलेज जानुहुन्न? म टक्क रोकिएर फर्केर सरितातिर हेरेँ। मेरो आँखासँग आँखा जुट्न साथ सरिताको आँखाको भावना एकदम बदलियो। एकैछिन अघिसम्म त्यो आँखामा सामाजिक डरको साथसाथै खतराप्रति आकर्षण पनि थियो, तर अहिले त्यो आँखा एकदम भयभीत थियो। तर मेरो आँखाले तानिए झैं सरिता मलाई झिमिक्क नगरी हेरिरहे। मैले आफैले आँखा ओह्रालेँ। मैले केही भन्नै पर्छ, मैले आफ्नो मनको कुरा खोल्नै पर्छ। मैले फेरि सरितालाई हेरेँ। अहिले उसको आँखामा फेरि अर्कै किसिमको परिवर्तन आयो। अब त्यो आँखामा भय थिएन, त्यो आँखा प्रेम स्नेह र भक्तिले रसाएको थियो र मलाई हेरिरहेको थियो। मैले भन्न खोजेको फेरि मेरो मनको मनैमा हरायो। उसो भए म जाउँ? म आफ्नै स्वर सुनेर आश्चर्य भएँ। मानौ त्यो स्वर मेरो होइन, त्यो स्वर यस्तो सुस्केराले भिजेको थियो कि मेरो मानसिक भावनासँग सामञ्जस्य भएको थिएन। म हिँड्न भनेर ढोकातिर मोडिएँ। त्यसै बखत सरिताको स्वर सुनियो। तपाईँ राति राति यताउति जानुहुन्छ रे हो? बदमाशहरूको संगत गरेर गल्ली गल्ली चार्नुहुन्छ रे हो? टक्क रोकिएर टाउको झुकाएर सुनिरहेको थिएँ। ऊ भन्दै गई, त्यसो किन गर्नुहुन्छ? मानिसहरूले भनेर छुट्टी छ। मैले टाउको उठाएँ र सरितातिर फर्केँ। मेरो ओठमा एकैछिनको लागि हाँसो नाचे जस्तो लाग्यो। मैले आफ्नो मनको कुरा खोल्नै पर्छ, मेरो ओठमा शब्दहरू आएर चलबलाए र फेरि त्यस्तै खामोस भए। म आफैलाई अस्पष्ट भएको कुरा सरिताले के बुझ्न सके? म विवश भएर उसलाई हेरिरहे। सरिताको आँखामा अहिले आँसुको पत्र जम्यो र त्यस पत्रभित्र भएको उसको आँखाको नानी म भन्दा पनि पर मलाई निहारिरहेको थियो। म फर्केर भर्याङबाट ओर्लिएँ। त्यस दिनपछि म सरितालाई हेर्न बाटोमा कुरिरहन्थे। मलाई लाग्थ्यो मैले अरू सबै कुरा त्याग गरिसकेको छु र यही एउटै मात्र लक्ष्यको निम्ति जीवित छु। कहिले म सरिताको सेतो खास्टोले छोपिएको पीठको भाग मात्र देख्थे जुन बाटोको मोडमा हराउँथ्यो र कहिले फरियाको हल्का फरफराहट सँगै हिँडिरहेको उसको खुट्टालाई मात्र देख्थे जुन उसका साथीहरूका खुट्टाहरूसँग मिसिएर बिलाउँथ्यो। कहिलेकाहीँ जब म उसको अनुहारलाई सामान्यबाट देख्थे उसको अनुहार एकदम विवर्ण हुन्थ्यो र म आफै लाजले जिल्लिएर अर्कोतिर फर्कन्थे र उसको अनुहार मेरो आँखा सामान्यबाट हराउँथ्यो। म कोठामा एक्लै हुन्थे र कोठाका दलिनहरू एक अर्कोमाथि खप्टिएर मलाई हेर्न बसेको जस्तो लाग्थ्यो। मेरो कोठाको एकातिरको भित्तामा एक ठाउँमा लियोनको चोपटा उक्किएको थियो र त्यो ठाउँमा विभिन्न आकृति अनुहारहरू बन्द थिए र मलाई त्यसमा समावेश हुन आऊ आऊ भनेर बोलाइरहेका हुन्थे। कोठाको शून्यमा सदा सर्वदा हावामा कसैले व्यथा र पीड़ाको भारी बोझ बोकेर सुस्केर हालिरहेको हुन्थ्यो। कहिलेकाहीँ मलाई लाग्थ्यो म आफै त्यहाँ छैन, शून्यमा पग्लिसकेको छु, तर एकैछिनपछि अचानक म शून्यबाट उभ्रेर आएको मलाई लाग्थ्यो। दिन मेरो ठूलो दाजुले मलाई बेसरी गाली गर्दै भन्नुभयो, त किन कलेज पनि जान्नस्, पढ्दा पनि पढ्दैनस्, दिनभरि कोठामा सुतिरहन्छस्, के भएको, किन फेरि रात रातभरि बेपत्ता हुन्छस्, क्या हो, पढ्न मन छैन भने पसलमा त बस्नुपर्छ, म एक्लैले के गर्नु, मदद त गर्नुपर्छ है मलाई। दाजुको कुरा मैले आज्ञाकारी झैं बसेर मुन्टो निहुराएर सुनिरहे। उहाँले बेसाह महँगो भएको र जीवनको संघर्ष सम्बन्धी धेरै कुराहरू भन्नुभयो। मेरो सानै उमेरमा 12 म 10 वर्षको हुँदा आमा पनि परलोक हुनुभएकोले मैले दाजुलाई बाबु जत्तिकै सम्झेको छु। मैले जवाफ दिने कुरै पनि केही थिएन। दाजुले जे भनिरहनु भएको छ त्यो सबै सत्य हो र म दिन पर दिन बिग्रिरहेको छु, त्यो पनि सत्य हो। म खालि सुनेर बसिरहे तर त्यहाँ अर्कै रहस्यमय शक्ति थियो जो मलाई मबाट खोसेर लगिरहेको थियो। पढ्न त मैले एकदम छोडिदिएँ, पसलतिर त मैले पाइला पनि टेकिन। मैले आफ्नो घड़ी, फाउन्टेन पेन, कोट बेचेर रातिको खर्च चलाउन थाले। पछि दाजुको खल्ती र सेफमा समेत हात लामो गर्न थाले। म ती गुप्ती कोठीहरूमा स्वास्नी मान्छेहरूप्रति यति क्रूर भए कि ती स्वास्नी मान्छेहरू मबाट छुटकारा पाउन मलाई टोक्थे, कुट्थे र मेरो कपाल लुच्थे। पछि भोलिपल्ट अथवा पर्सिपल्ट जतिसुकै धेरै मोल तिरे पनि मसँग परिसकेका स्वास्नी मान्छे फेरि मसँग बस्न मान्दैनथे। त्यसरी नमान्नु म प्रति न्याय गरेको मलाई लाग्थ्यो र म खाली फिस्सा हाँसिदिन्थे। पछि ती स्वास्नी मान्छेहरूले कुटिनी बुढी अथवा कुरा मिलाउने मानिससँग म त्यहाँ आएँ भने उनीहरू आउने छैनन् भनेको पनि सुने मैले। एक दिन सरिता भेट भयो बाटोको मोडमा र त्यो मोड मेरो जीवनको दुखान्तको चरमतामा पुग्ने मोड पनि थियो। मलाई अहिले अझै पनि त्यो बाटोमा हामी दुईको विरूद्ध योजनाबद्ध षड्यन्त्र भए जस्तो लाग्छ। नत्र हिँड्दा हिँड्दै बाटोको मोडमा र खालि दुई तीनजना भारी बोकेर हिँडेको मान्छे बाहेक चिनेको मान्छे कोही कतै नभएको वखतमा सरितासँग भेट हुनु नपर्ने तर सरितासँग भेट भयो त्यो ठाउँमा जुन ठाउँमा भेट हुने आशा थिएन। म हिँडिरहेको थिएँ र हिँड्दा हिँड्दै अचानक सरिता मेरो सम्मुख परी। उस सामुन्यको देब्रेतिरको बाटोबाट आइरहेकी थिए। हामी दुवैले नदेखेको जस्तो गरेर हिँड्ने मौकै पाएनौं र चिन्ने मान्छेले हामीलाई देख्लान् भनेर तर्सेर हिँड्ने त्यो परिस्थिति पनि थिएन। हामी दुवै टक्क रोकियौं र एकले अर्कालाई हेर्न लाग्यौं। ओठ सँगसँगै उसको आँखा केही हाँस्यो। मैले उसलाई त्यति नजिकबाट नदेखेको धेरै दिन भइसकेको थियो। अहिले उसको हेराईमा सदा सर्वदा टिकिरहने जस्तो विश्वास देखे र उसको सर्वाङ्गमा जवानीको व्यथाले सुमसुमाएको मलाई लाग्यो। सायद मेरो आँखामा अपरिवर्तित गाम्भीर्य जुन क्रूरताको प्रकाशन पनि हो त्यो देखेर ऊ केही तर्सी र टाउको निहुराई। उसले भनी म मामा बाजेको घर गएर आएकी। मलाई लाग्यो युगौं युगदेखि सञ्चित आकांक्षा, इच्छा र प्रकाशन नपाएका अनुभवहरू शब्द बनेर पोखिन खोजिरहेछन्। मेरो छाती फुलेर आयो, घाँटीमा शब्दहरू अटेस मटेस भएर आए, तर अचानक ती शब्दहरू मानव छँदै छैनन् भने चाहिँ एकदम खामोश भए। म बोल्न सकिन र मूर्तिवत विवश भएर खडाको खडै रहे। उसो भए म जाउँ त, सरिताले भने, पख मैले अहिले बोल्न सके। हामी फेरि त्यस्तै चुपचाप खडाको खडै रह्यौं। सायद त्यो खडा रहेको क्षण अनन्त हो। तिमीलाई भेट्नु छ एकैचोटि भए पनि, मैले फेरि भने। हुन्छ, सरिताले सुस्केर हालेर भने। कहिले, सरिताले मलाई टोलाएर हेरिरहे। एकछिन केही कुराले घोचे झैं ऊ चस्की र दयनीय अनुहार लगाएर मलाई हेर्न लागि। हुन्छ, भोलि दिउँसो 2 बजेपछि बा आमाहरू कोही पनि हुन्नन्, भोजमा जान्छन्, उसले भने। म मैले केही बोलिन, मलाई डर लागिरहेको थियो। मैले केही बोले कि सारा कुरा नष्ट भ्रष्ट हुन्छ। सरिताको निर्दोष कोमलता चुरचुर हुन्छ, उसको आँखाको त्यो विषादलाई मैले कोपरेको जस्तो हुन्छ। तैपनि सायद मैले आफैले थाहा नपाउने किसिमले हुन्छ सूचक टाउको हल्लाए। सरिताले मलाई एकछिनसम्म हेरिर भनी, उसो भए जाउँ त। ऊ हिँडी, म उसको पीठको बान्कीलाई र साडीबाट निस्केको बेथाको भारले थिचिएको खुट्टाको चाललाई हेरिरहे। हेर्दा हेर्दै ऊ बाटोको अर्को मोडमा गएर हराई। घर गएर म एक लामो सुस्केर हालेर बिछुनामा पल्टे। मानौ म प्रसव वेदनाले भित्रभित्रै छटपटी रहेछु, मानौ म तीव्रतम स्थितिमा पुग्दैछु जसले मेरो जीवनलाई अर्कै मोडमा लैजानेछ र एक नयाँ अनुभूतिमा मलाई विलय गर्नेछ। म हलचल नगरिकन पल्टिरहे। मैले आफ्नो चारैतिर सरिताको लामो लामो सुस्केर सुनिरहे। भोलिपल्ट दिउँसो म कुनै रहस्य देखेर भयले स्तब्ध हुँदै र त्यही रहस्यले खिचिँदै निद्रामा हिँडे जाँ सरिताको घरमा पुगे। त्यो घर जस्तो पहिले थियो त्यो त्यस्तै देखेर म एकछिन चुपचाप टोलाएर हेरिरहे। मेरो मानसपटमा त्यो घर अर्कै किसिमको भइसकेको थियो। मलाई शंका लाग्यो त्यो घर सरिताको हो होइन। सरिता झ्यालमा उभिएको देखे, म एक पाइला अघिल्तिर बढेर फेरि ठिङ्ग उभिए। मलाई शंका लाग्यो त्यो त्यही सरिता हो होइन। सरिताले मेरो मानसपटमा अर्कै रूप लिइसकेको जस्तो मलाई लाग्यो। म घरभित्र घुसे र भर्याङ चढेर सरिताको सम्मुख परे। अनि म अचानक निद्राबाट बिउजे जस्तो भए र सरिता तथा उसको चारैतिर भएको वास्तविकतालाई चकित भएर हेरिरहे। सरिता त्यस्तै छ जस्तो पहिले थिए, उसको अनुहारको कट त्यस्तै छ जस्तो पहिले थियो, उसले त्यस्तै लुगा लगाएकी छ जस्तो लुगा उसलाई पहिले मनपर्ने गर्थ्यो। खालि उसको आँखाको हेराई मात्रै बदलिएको छ। उसले आफैलाई भने चाहिँ सुस्तरी भनी, घरमा कोही छैन, म एक्लै छु, हिजो तपाईँलाई भेट। म चल्यास भए हिजै मात्रै हो सरितासित बाटोमा भेट भएको। मलाई लागेको थियो त्यो हिजो पनि पहिले पहिलेकै दिनहरूसँग मिसिएर अनन्त भएको छ। मैले कान थापेर सुने तर उसले केही बोलेकी थिइन, बोल्दा बोल्दै रोकिएकी थिए। म एकै झमकमा सरिताको नजिक पुगे र उसको हात समाए। मैले भने, सरिता हिँड, हामी दुवैजना भागौं। सरिताको नाडीमा मेरो मुठी कसिँदै गयो। मानव अलिकति खुस्केकी सरिता चिप्लेर मबाट हराउनेछ। मैले उसको अनुहारलाई पढिरहे। उसको ओठ केही काँपेर चुप भयो र उसको सारा शरीरबाट निस्के चाहिँ व्यथा भरिएको सुस्केर निस्किरहेको थियो। उसले मलाई डर साथसाथै केही प्राप्तिको आशाले रातो अनुहार लगाएर हेरिरहेकी थिए। मानव भर्खर उसको मगजभित्र मैले भनेको कुरा घुस्यो। उसले झट्का दिएर आफ्नो हात छुटाएर भनी, कहाँ मसँग भाग्ने आजै। मैले फेरि भने, साथसाथै मलाई आभास भयो मैले चाहेको त्यो होइन, त्यो होइन। मलाई आफ्नो स्वर आफ्नो लागेन। सरिताले कराएर भनी, नाइ। म खालि मूर्तिवत उसलाई हेरिरहे। मलाई सन्चो भयो या अथाह पीड़ाले घोस्यो मैले बुझ्न सकिन। उसको नाडीले समाएको मेरो हात सुस्त भएर चुण्डियो। मलाई पूरा विश्वास लाग्यो यो नाई सरिताको आफ्नै स्वरको शब्द हो। यो त्यत्तिकै दृढ छ जतिको वास्तविक छ, व्यावहारिक छ। सरिता यो नाईबाट हट्न सक्दिन र उसको अन्तिम शब्द हो। तैपनि मैले आफूलाई छल्न खोजेको हो या वास्तविकता हो हडबडाएको स्वरमा भने, भागौं भागौं नत्र म। सरिता अहिले हुत्तिएर पछिल्तिर हटी, मानव ऊ मेरो सामुबाट भाग्न चाहन्छे। उसले परेबाट भने, नाइ। म केही नबोली सरितालाई हेरिरहे। मलाई लाग्यो अब मेरो बोल्ने कुनै अधिकार छैन, अब मेरो सोच्ने समेत अधिकार छैन। म कुनामा ठड्याइए राखेको मेचमा गएर थचक्क बसे। सरिता अहिले मेरो आँखामा धमिलिएर गइरहेकी थिए। ऊ मानव पातलो पर्दा पछिल्तिर छ र विवश खड़ा रहेकी छ। म तन्द्रामा छु र त्यही तन्द्रामा ऊ अकस्मात प्रकट भएको जस्तो मलाई लाग्यो। ऊ सुस्तरी मेरो सामु बढ्दै आइरहेकी थिए र क्रमशः उसको अनुहारपछि गर्दन, गर्दनपछि स्तन, मेरो आँखा सामान्यबाट हरायो। मेरो आँखा उसको कम्मरमा गएर अडिरह्यो। उसले सुस्तरी सुस्तरी बोलेको स्वर सुनियो, सत्य तपाईँ मलाई दोष नदिनुहोस्, मलाई केही नभन्नुहोस्, मलाई छोड्नुहोस्, मलाई बिर्सनुहोस्, म पनि तपाईँलाई। म खिसी हाँसे। ऊ बोल्दा बोल्दै थामिए। सायद ऊ मलाई टोलाएर हेरिरहेकी थिए। मैले हाँसेको व्यङ्ग्य हो या वेदनाको प्रकाशन हो बुझ्न। जाऊ मैं रोवे भरी हाय। उसले फेरि भने, सत्य म तपाईलाई त्यतिकै, तर मेरो बा हुनुहुन्छ, आमा हुनुहुन्छ, म बा आमाको चित्त दुखाउन्न, मैले त्यस्तो गरे भने उहाँहरूको मैले कत्रो अपराध गर्नुहुन्छ। मैले टाउको उठाएर सरितालाई हेरे, मेरो आँखा उसित जुझ्न साथ उसले तुरन्तै अर्कोतिर हेरे। ऊ अहिले एकदम चुच्चा भई र सुस्तरी हटेर भित्तामा अडेस लगाउन पुगे। मैले बुझेको छु मेरो जात सरिताको जात भन्दा सानो छ। सरिताको बाबु शिक्षित भए तापनि उसभित्र सामाजिक संस्कार जनित व्यवस्था हटेको छैन। यो कुरा सरिता मलाई खोलेर भन्न सक्दिन। अहिले मलाई अचानक विश्वास भयो, हो जातको अस्तित्व छ र म सानो जातको हुँ। हो सानो जातको मात्रै होइन, म चरित्र भ्रष्ट पनि छु, म शहरको एक नामुद बदमाश पनि हुँ। योभन्दा बढ्ता सरिताको बाबु आमालाई चोट पर्ने कुरा अर्को के हुन सक्छ? सरिताले मतिर हेर्दै नहेरी भनी, बाबु आमाको एक्लै छोरी हुनु जस्तो दुःख पनि केही छैन, म किन एक्लै छोरी भए? म अलि सुनिने गरी हाँसे। ऊ फनक्क फन्की र मसँग आँखा जुधाउने साहस गर्दै भनी, बुझ्नुभयो, मेरो बिहे हुने भएको छ यसै साल, कुरा समेत छिनिसकेको छ। म फेरि त्यसै गरी हाँसे। मेरो हाँसो देखेर ऊ एकछिन वाल्ला परी अनि सुस्तरी सुस्तरी ऊ मेरो नजिक आएर भनी, के गरौं, मैले बिहे नगरी भएन, म मेरो बाबु आमाको छोरा भने पनि छोरी भने पनि एक्लै हुँ। अहिले म हाँस्न सकिन, तर सरिता कस्तो अबुस, मैले चाहेको त्यो होइन, त्यो होइन, त्यो मात्रै होइन, म कसरी उसलाई यो कुरा सम्झाउ जुन मैले आफैले बुझेको छैन। सरिताको साडीको छेउले मेरो मुखलाई स्पर्श गर्यो र उसको खुट्टाले मेरो खुट्टालाई हल्का धक्का दियो। उसको आवाज यस्तरी सुस्केराले भिसेको थियो कि मलाई लाग्यो मैले उसलाई समाएर सुनसुनाउनै पर्छ, तर मेरो हात उठेन र मलाई आफै देखेर डर लागिरहेको थियो। कहीँ मैले उसलाई सुनसुमाउँदा सुनसुमाउँदै यसरी समाउला कि ऊ फूल कि चिझै कि चेली र उसको कौमारी टुटेर फुटेर नष्ट भ्रष्ट होला। सरिताले मेरो अनुहारलाई निर्निमेष दृष्टिले हेरिरहेर भनी, आज घरमा कोही पनि छैन। उसले मुख रातो पारी, मेरो हात यन्त्रचालित झै बिस्तारै बढ़्यो र उसको हातलाई स्पर्श गर्यो। उसको हात तातो थियो, उसको हात हटाइन। मैले बिस्तारै बिस्तारै उसको टाउको समाए, उसले हात त्यस्तै रहन दिए। उसले भनी, कोही आउला। मेरो हातको पकड बिस्तारै शिथिल हुँदै गयो र उसको हातबाट फुस्केर झर्यो र हावामा झुण्डिरह्यो। सरिताको अनुहार नैराश्य व्याप्त भए चाहिँ निन्याउरो भयो। ऊ बिस्तारै मनेराबाट हटी र केही पर पुगेर भनी, तपाईँ मलाई जे मन लाग्छ गर्नुहोस् अनि तपाईँ जानुहोस्, बा आमाहरू आउनुहुन्छ नत्र। सरिताको आवाज केही रिसाए चाहिँ केही झर्के चाहिँ थियो, तर मैले उसलाई स्पष्ट बुझे। ऊ मलाई एकैछिनको लागि भए पनि आत्मसमर्पण गर्न चाहन्छे, अङ्ग प्रत्यङ्गलाई सुम्पेर एकैछिनको लागि जिन्दगीमा एकैचोटि भए पनि आनन्द दिन चाहन्छे। म फेरि त्यस्तै खिसिक हाँसे। उसले अहिले मैले हाँसेको देखिन, ऊ बिछेनामा बसी र मलाई हेरी। ऊ त्यस्तै बसिरहे, मानौ ऊ मलाई धेरै दिनदेखि अनन्त कालदेखि पर्खिरहेछ। मलाई यस्तो लाग्यो, ऊ पनि एकैछिनको लागि जिन्दगीमा एकैचोटि भए पनि मेरो शरीरको उपभोग गर्न चाहन्छे। म मेचबाट उठे र अघिल्तिर बढे। उसले वेदनाले भरिएको लामो निश्वास फेरि र त्यो निश्वास क्रमशः छिटो हुँदै गयो। सरिताको शिरको कालो रहको झुप्पामा अड्केको क्लिपलाई हेरिरहे। उसले आँखा भुइँमा ओह्रालेकी थिए। त्यस्तै उभिरहँदा मैले सोचे, हो जिन्दगीमा एकैचोटि भए पनि सरिताको शरीरको उपभोग मैले गर्नुपर्छ, तर मैले सरिताको नाङको शरीरलाई देखेको छैन। जिन्दगीमा एकैचोटि भए पनि उसको सर्वाङ्ग नाङको शरीरलाई तृप्तिपूर्वक हेर्नुपर्छ र सर्वाङ्ग नाङको सरितालाई स्पर्श गर्नुपर्छ। मैले भने, लुगा फुकाला नाङ्गो हौ। उसले मलाई टाउको उठाएर पुलुक्क हेरी, एकछिनपछि उसले भने, हुन्छ लौ। लौ लौ भन्दै उसले चोलोका टाँकहरू खोली, हेर्दा हेर्दै उसको चोलो बदनबाट उठियो अनि साडी फुस्कियो र पेटीकोट झार्यो, सर्वाङ्ग नाङ्गै भई। मेरो आँखा अघिल्तिर अब सरिता छ, टाक छोप नगरिएकी वास्तविक सरिता, लुगाको भ्रान्तिलाई काँकेकी सरिताको समग्रता छ, सरिताको पवित्रता छ, तर साथसाथै सरिताको त्यो नाङ्गो पवित्र शरीर कति करूण छ, दयनीय छ। म हलचल नगरिकन त्यो नाङ्गो शरीरलाई हेरिरहे। सरिता बिछौनामा पल्टी र मलाई पर्खिरहे। मोरी सखियां जान है सखियां म अझै अघिल्तिर बढ्न सकेको थिइनँ र त्यस्तै टोलाएर हेरिरहेको थिएँ। अनि अचानक मेरो मनमा हुरीको झोका चाहिँ भएर यो विचार रन्थलिन लाग्यो, मैले सरितासित यति मात्रै चाहेको होइन, मैले यति मात्रै चाहेको होइन, यति मात्रै होइन। मेरो आँखा अघिल्तिर ती मैले उपभोग गरेका गुप्ती ठाउँका धेरै किसिमका स्वास्नी मान्छेहरूका विभिन्न नाङ्गो शरीरहरू एकपछि अर्को गर्दै आउन लागे। म रन्थनिएर बस्न खोजे। सरिता त्यति मात्रै होइन, ती अरूहरूका नाङ्गो शरीर जति मात्रै होइन, शारीरिक उपभोगको अनुभव मैले प्रशस्त पाएको छु। मैले त्यति अनुभवको लागि मात्रै सरितालाई प्रेम गरेको होइन, पाउन खोजेको होइन। बासना र लिप्सा म भित्र पटक्कै पैदा भएन। म नपुंसक भएर त्यस्तै हेरेको हेरै खडा रहे। निराश खडा थिए। त्यसै वखत अकस्मात बिजुलीको चमक चाहिँ मलाई आभास भयो। मैले सरिताको अनन्त गहिराई भित्रको वास्तविक सरितालाई पाउनु छ, उसको शरीरभन्दा परको सरितालाई पाउनु छ, उसको अडु अडुमा व्याप्त सरितालाई पाउनु छ, अझ उसको वास्तविकताको सार सार रूपको सरितालाई पाउनु छ। मैले त्यस्तै निराश भएर सोचे, तर त्यो पाउन म यो जन्ममा सक्दिनँ। त्यसकारण हामी दुवैले मर्नुपर्छ, मृत्युपछि हामी परस्परलाई प्राप्त गर्नेछौ, परलोकमा प्राप्त गर्नेछौ। अहिले म एकदम शिथिल भएर बसे। सरिता मलाई हेरेर मुस्कुराई, फेरि म एकदम उठे। मलाई एकदम लाग्यो सरिताको समग्रमा त्यही एउटा मुस्कानमा केन्द्रीभूत छ। म त्यही वेगमा सरितानिर पुगे। अहिले सरितामा भएको त्यो मुस्कान एकदम गायब भयो। त्यही मुस्कान नै सरिताको सार हो। म त्यही मुस्कानलाई पक्रन चाहन्छु। मैले दुवै हातले सरिताको गर्दन समाते। मलाई फेरि त्यसै बखत एकदम आभास भयो, त्यो मुस्कान सरिताको त्यो सार यति अमूर्त छ कि म यस जन्ममा यस लोकमा कुनै हालतमा पनि पक्रन सक्दिनँ। मेरो दुवै हात सरिताको गर्दनमा कसियो। मेरो शरीरको अङ्ग प्रत्यङ्गमा रहेको सारा प्राण ती दुवै हातमा जम्मा भएको मलाई लाग्यो। सरिताको हातले मेरो हातलाई हटाउन खोजे जस्तो मलाई लागेको थियो, तर त्यो हात एकैछिनपछि विवश भएर झरे जस्तो पनि लाग्यो। सरिताको आँखा डरले विवश भएर मलाई हेरे जस्तो पनि लागेको थियो। त्यस्तै एकैछिनपछि पत्थर झैं विवश टोलाएको टोलाए नै पनि भएको लाग्यो। मेरा इन्द्रियका अरू भाग चेतना शून्य भएका थिए र सारा चेतन शरीर र हातमा जम्मा भएको थियो। पछि सरिताको गर्दनमा कसिएको हात कसिँदा कसिँदै त्यसैको प्रतिक्रिया स्वरूप झैं भएर फुस्किँदै गयो र एकछिनपछि एकदम फुस्कियो। मैले उठेर सरितालाई हेरे। होइन, त्यहाँ अब त्यो नाङ्गो शरीरमा सरिता छैन। त्यो अनुहार त्यो शरीरमा मृत्यु पोतेको थियो। मैले त्यो शरीरलाई बिस्तारै छामी हेरे। त्यो मृत भइसकेको थियो। सरिताको सार आफ्नो शरीरलाई छोडेर हिँडिसकेको थियो। तैपनि मैले त्यो नाङ्गो शरीरलाई एकछिनसम्म माया ममता र दयापूर्ण भावले हेरिरहे र बिस्तारै बसेर सुमसुमाए। बिचरा त्यो शरीरलाई यतिका समय त्यो पवित्र सरिताको सारलाई आफूभित्र राखेर हुर्काएको थियो र अहिले टुहरो झैं फालिएको छ। म उठे। अब मैले मर्नुपर्छ। म एकछिन चुपचाप उभिएर आफ्नो शरीरको सारलाई हृदयङ्गम गर्न खोजे। आफ्नो सारलाई सरिताको सारसँग मिसिनुपर्छ। मेरो सारले सरिताको सारलाई प्राप्त गर्नुपर्छ र सरिताको सारले मेरोलाई। एकछिन चुपचाप उभिएपछि मलाई आफ्नो सार पूरा हृदयङ्गम भएको विश्वास भयो। मैले आफ्नो दुवै हातले सरिताको गर्दन किचे झैं किचे, तर मलाई लाग्यो मेरो गर्दन फलाम जस्तै सारो छ। म आफ्नो भेदकोपी देखेर केही मुस्काएँ। यसरी आफूलाई म मार्न सक्दिनँ। मैले यताउति हेरे। मैले त्यहाँ कोठामा त्यस्तो कुनै कुरा देखिनँ जसले मलाई मार्न सकोस् र मलाई एकदम हडबडी पैदा भयो। ओहो, कत्रो भूल मैले हतियार लिन छु। अहिले नै एकछिन पनि ढिलो गर्नुहुन्न, म मर्न, मैले सोचे। यो सोच्न साथ म एकदम आत्तिए। कोही आयो भने र मैले मर्न पाइन भने। मैले फेरि कोठाको चारैतिर हेरे। ऊ क्या, त्यहाँ डोरी छ। म कस्तो हुस्छु। मैले भर्खर त्यहाँ तन्काएको डोरी देखे जुन सरिताको चोलो र फरियाले छोपेको थियो। म उफेर त्यहाँ पुगे र ती सब लुगा फाटो फालेर डोरीलाई ताने, तर डोरी निस्केन। बल गरे तैपनि हुस्केन त्यो डोरी। दलिनमा दुईतिर लामो किलामा कसेर गाँठो पारेर त्यसको दुवै छेउ बाँधेको रहेछ। मैले झट्ट मेच ल्याएर त्यहाँ राखे। त्यसमा उभिएर त्यो डोरीलाई फुकाल्न खोजे, तर हात गाँठोमा अल्मलिरहेको थियो। म फेरि आत्तिए। त्यसै वखत मेरो मनमा झ्वास लाग्यो। सरिताको साथ धेरै पर पुगिसक्यो भनेर पछ्याउँदा पछ्याउँदै मैले पक्रन सकिनँ भने मेरा औलाहरू डोरीमा अल्मलिरह्यो मात्रै गाँठो फुकाल्न सकेन। मैले सरिताको सहाराको याचना गरे। र सरिताको लासलाई हेरिरहे। त्यो लास त्यस्तै नाङ्गै परिरहेको थियो। सरिताद्वारा परित्यक्त भएर त्यो लास निर्लिप्त भएर सुतिरहेछ थियो। मलाई झस सरिताप्रति करूणा पैदा भयो। त्यति राम्रो शरीरलाई छोडेर उसले जानु पर्यो। अनि अचानक म झस्केँ र मेरो हात डोरीबाट हट्यो। बिजुली चम्के झैं मेरो मनमा यो विचार पैदा भयो, यदि स्वर्ग पनि छैन, नर्क पनि छैन, परलोक पनि छँदै छैन भने मेरो मुटुमा कसैले छुरा धसेकोले कराए झैं उहु गरेर त्यो मेसैमा थचक्क बसे। म मेसमा त्यसै टोलाएँ। सरिताको सार खण्ड खण्ड भएर भौतिक जगतको तत्वहरूमा विलीन भयो भने म कसरी पाउन सक्छु त्यो सरितालाई? सरिताको त्यो शरीरलाई त्यस्तै हेरिरहे। मैले आँखा समेत झिमेक गरिन। मलाई पूर्ण विश्वास भयो म सरितालाई पाउन्न। मेरो सारा शरीर कर्तव्य शून्य प्राण शून्य झैं भएर टोलाएको टोलाइ नै रह्यो। यसरी कति समय बित्यो म भन्न सक्दिन। पछि म पक्रिएपछि मलाई होस आयो। म जिउँदैछु र सरिता मेरो हातद्वारा मारिए। सरिताको हत्या मैले गरे, म जानमा रहँ, म अझै पनि टोलाएर बसिरहन्छु। म भित्र त्यस्तो शंका त्यस्तो अविश्वास कुन नियतिको षड्यन्त्रले पैदा गर्यो र किन? मैले अड्डामा यही कुरा कराएर भने तर सबैजना हाँसे। सरिताको बाबु अझै रोइरहेको थियो। उसले मलाई पछि भन्यो, तैले त्यति लुगाफाटो गहना लिनलाई छोरीलाई मार्नु पर्थ्यो, मसँग मागेको भए दिइहाल्थे नि। म यति हार खाएको थिएँ, म हाँस्न समेत सकिन। मलाई बौलाएको सम्झेर ज्यान सजाय दिइएन। मैले कति अनुनय विनय गरे र ज्यान सजाय पाउन जानाजान मारेको हुँ पनि भने, तर मलाई मर्नबाट पनि वञ्चित गरियो। म अझै बराबर यो सोच्छु, हे ईश्वर, यदि तिमी छौ भने म भित्र यस्तो शंका किन पैदा गर्यो? मलाई स्वर्ग नर्क परलोक अर्को जन्मप्रति अविश्वास किन पैदा गर्यो? यत्रो घातक अविश्वास।